सबैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा आज धेरै टाढा मेरो दिल छ पोखरामा मुश्किल छ खरामा